थे छजान मोहिनी को साम बेर थे छजान दाजिए रहेर दाता मगनिए ना उनको अपनो बनना ला मसुहाए ना मोहिनी को साम बेर थे छजान कहिले कहीं मलाई पानी लाज लाग्छ बिना सितै लाज मर्नु छ कहिले कहीं मलाई पानी पैसा चढ्छ चढे तापनि त्यसै झर्दछ दाजिएर हेर्दाता मगनिए ना उनको आफ्नो बन्नलाई म सुहाएन मोहिनीको सामु बेर्थ छ जान मोहिनीको सामु बेर्थ छ जान मोहिनी को सामु बेर्थ छ जानी